सागर भरे छाती चिरी पहाडबाट आए तिना तारे सारङ्गीले छिनभर गीत गाए राजै छिनभर गीत गाए लहर सङ्गमी तेरीलाई मैले छन्द पाए कानबाट हृदयमा आज घोडा लाए राजै आज घोडा लाए सागर भरे छाती चिरी हो अघिको माटो नगाउँछु आजको म बाला पछिको म खबर दिन्छु आँखा बल्दो ज्वाला सबसित रहने जो मिठो राई राई तारभित्र सुत्ने लाई बिझै गाई गाई राजै बिझै गाई गाई सागर भरि छाती चिरी हो आगन आगन डुली डुली सानो रङ्गी चारो मोती जस्तो चमल मुठी मग्न धरी धरो शिशु बैसे बुढा झुल्छन् मेरो सरल गाना मुठी मुठी भरि ल्याए आँसु जस्तो दाना राजै आँसु जस्तो दाना सागर भरि छाती चिरी पहाडबाट आए तिन तारे सारङ्गीले छिनभर गीत गाए राजै छिनभर गीत गाए